हेलो नमस्ते, के छ हालखबर? अलि नजिक नजिक आउनुहोस्, रेडियो अर्पण 104.5 मेगाहर्ज प्रेजेन्स प्रोग्राम जस्ट फर इन्जोय स्टार्ट भइसकेको छु, उपस्थित भएको छु आज सन्ध्या एपिसोडमा। म तपाईँको दिलको साथी राजन दिलगुरुङ अनि सँगै हुनुहुन्छ सुचिता। भात खाएर आएको छैन कि? आज राजनले मेरो नाम लिने एक्लै म आछु भने नि, त्यही भएर आइसकेका छौँ भनेर भने नि त पछि। अनि के खाने नखाए जस्तो? अनि त्यो बोली पनि भित्र दबाएर के हो लेखिरहेको देख्नु भएको थियो? के लेखे? वेल साथी, यसरी नै हामी तपाईँसँग पनि रमाइलो रमाइलो कुराकानी गर्छौँ। हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर अरे राज पौडेल हुनुहुन्छ होइन, अनि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोय। सधैँ आउने गर्छ 11 बजेपछि होइन, समाचारपछि 11 बजेको अर्पण खबरपछि। ओहो, अर्पण खबरमा फेरि सुजिता नै तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि आजबाट भने दुईवटा टेलिफोन लाइन खुल्ला गरेका छौँ, 0556363 अनि 0556363। दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। यो लाइन हुँदै आउनुहोस् अनि तपाईँको मनमा रहेका सन्देश सम्झना जे छ त्यो हामीसँग सेयर गर्नुहोस्। तपाईँको आफन्तजन प्रियजनको माझमा चाहिँ हामी पुर्याउनेछौँ। सुजित त खतरा महिनाको मान्छे हो कि होइन। आज हामीसँग बलिउड सङ्गहरू छ होइन, 4 उत्कृष्ट सङ्गहरू छ। यति बेला भने तपाईँको लागि एउटा सङ्ग प्ले आउट गर्छु, 0556363332 र 0556363333 डायल गर्दै गर्नुहोला। अब तो बिन किए ना मैं रहूं, करूं मैं क्या, मैं रह भी ना ओके प्रेमकी नयाँ हिन्दी मुभी अजब प्रेमकी गजब कहानीबाट यो सङ्ग तपाईँको लागि आफूले आउट गऱ्यौँ. नीरज श्रीधर एन्ड सुजाने डी मेल्लोको भोकलमा रहेको यो सङ्ग तपाईँको लागि प्ले आउट गरिसकेका छौँ. रिमेक भर्सनमा रहेको छ 0556363232 अनि 0556363233 तपाईँको लागि खुल्ला गरेका छौँ. आज सन्डे एपिसोड म राजन दिल गुरुङ अनि सुजिता आउने गर्दछौँ रमाइलो कुराकानीको लागि. यति बेला कोही साथी लाइनमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छौँ. हेलो हेलो नमस्ते. नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुनिताजी हो? पछाडि ढकाल पनि हो कहाँ? यता ढकाल छ फेरि. ढकाल भनेको सुनि सुजिताले यता ढकाल नि के त्यही त नि ढकाल हो नि त, अर्काको राम्रो थरलाई बिगारिदिने. उसैले मलाई ढकाल छ अनि उसैले ढकाल नि. अनि के छ तपाईँको नयाँ नौलो हालखबर? हाम्रो पनि ठिक छ अनि गर्मी बढिरहेछ. के गरिरहनु भएको छ त? यता अलिअलि पठाइदिनु पर्यो चिसो हावा है. हुन्छ. अनि हाम्रो सुन्दाजीले खाना खानु भयो त? नै भएको छैन हजुरहरूको. हाम्रो त भइसक्यो. ए भनेपछि खाना खानु भएको छैन? हाम्रो प्रोग्राम छैन. आज खाना चाहिँ के बन्दैछ? तरकारी के को? आलु फ्राई. आलु फ्राई. यो गर्मीमा आलु फ्राई बढी नखानु होला है, अझ गर्मी बढ्ला है. नपाउने भन्ने कुरो हुन्छ. आलु र भँगेरा जताततै पाइन्छ अरे कि, होइन? त्यही भएर आज हामीसँग पनि थियो, अब खाएरै आऊ होइन. अब अनि सुन्दाजी, अब कार्यक्रममा आउनु भएको छ के अरे, कुनै सन्देश छ कि छैन? सन्देश छ होइन, मेरो दिदीको आज बर्थडे परेको छ, उसलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ. धन्यवाद. यता चकलेट पनि पठाइदिनु पऱ्यो नि. धन्यवाद. मात्रै कहाँ पुग्छ मैले त खाना भएको छैन. हाम्रो राजन त धेरै टाढाको मान्छे. के टाढा नि, रत्नगर त भने कति टाढा छ? चाहे कुम्रो र यहाँ चाहिँ दिदीको बर्थडेमा त बहिनीले खानु पाएन. अब राजन त कता कताको भन्नु खोजेन. हजुर दिदी नजिक हुनुहुन्न त्यही भएर. कहाँ हुनुहुन्छ? काठमाडौँमा. ए अब आउँदा सम्झेर लिएर आइदिनु. कहाँ हुन्छ बर्थडे आज? पछि खाएर के अर्थ हुन्छ? चकलेट खानु नभएर सुजिताले पनि कहिले काहीँ त यस्तो रिस उठ्ने कुरा गर्छ कि भुताल्दिउँ लाग्छ नि त सुन्दाजी. होइन दिन पाइनँ, त्यो दिन भेट्नु पाइनँ भने छुट्टै दिन दिन्छ नि त. हुँदैन त्यस्तो. अनि सुन्दाजी, अब तपाईँको सन्देश त त्यही रह्यो के अरे, एउटा टपिकमा कुराकानी गर्ने भनेर चाहिँ हामीले सोच बनाएका छौँ. हेर्नुहोस् न, के टपिक रे? अल्छी किन लाग्छ भनेर. अल्छी लाग्यो भने तपाईँ चाहिँ के गर्नुहुन्छ कि? अल्छी लाग्यो भन्छ नि, यो गर्मी मौसममा सबैले के गर्न चाहँदै लागेन भन्छन् नि मान्छे, चाहिँ किन अल्छी हुन्छ होला कि? हेलो हजुर सुन्दाजी. हजुर बुझ्नुभयो हाम्रो कुरा? तपाईँ कहिले काहीँ अल्छी मान्नुहुन्छ कि मान्नुहुन्न? के भयो भने चाहिँ तपाईँलाई अल्छी लाग्छ ल भन्नुहोस् त, बोर फिल हुन्छ? एक्लै भए होला, कोही साथीहरू नभएला, घर परिवारसँग नभएको बेला. त्यो त झन् फ्रिडम हो नि, त्यतिखेर त नाचे पनि भयो गाए पनि भयो, त्यस्तो बेलामा तपाईँलाई अल्छी लाग्दो रहेछ झन्. ए हो है, हुन त है. अनि मौसममा नि भर पर्छ होइन, यो गर्मी समयमा धेरै लाग्छ. अनि घुम्न गएपछि अलिक फ्रेस हुन्छ नि त. घुम्न पनि जानुपर्छ र त्यहीँ बसेर फुइँ फुइँ घुमे भइगयो नि होइन सुन्दाजी? हुँदैन, त्यस्तरी हुँदैन. कसरी हुन्छ त, जानै पर्ने हो? ल जाँदै गर्नु होला, घुमेर चाहिँ आफ्नो अल्छीपना हटाउँदै गर्नु होला. अनि तपाईँको सम्झना राख्नुहोस् अनि हजुरहरू दुईजनालाई. थ्याङ्क यू. अनि राज दाईलाई, अर्कोलाई, अनि मेरो घर परिवार बाबा मम्मी, अनि मेरो साथीहरू प्रेम कुमारी मारी जाँदै हुनुहुन्छ, उहाँलाई शुभयात्रा भन्छ. हाम्रो तर्फबाट पनि शुभयात्रा. अनि मलाई चिनिन दिन सक्नु उहाँलाई. हुन्छ, कार्यक्रममा आउनुभयो अहिले भने छुटिन्छौँ. हामी छुटिन्छौँ. नमस्कार. सुनिता ढकाल हुनुहुन्थ्यो कुम्रोजबाट, निकै रमाइलो कुराकानी भयो उहाँसँग. र र तपाईँ पनि कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0956533632 र 0956533332 दुईवटालाई हामीले खुल्ला गरेका छौँ। धेरैभन्दा धेरै साथीहरूलाई सहभागी गराउने इच्छा चाहना हाम्रो रहेको छ, त्यसैले दुईवटालाई नै, अनि हामी दुईजना उपस्थित पनि भएका छौँ। यति बेला कोही साथी आउनु भएको छ, उहाँसँग कुराकानी गर्छौँ। हेलो, नमस्ते। नमस्ते नमस्ते नमस्ते। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? काँक्रा एक्सलिङ्गे मकवानपुरबाट, भूमिका। भूमिका स्याङतान। हजुर भूमिकाजी। हजुर, एक हप्ताभरिको भूमिका कस्तो रह्यो तपाईँको? रमाइलै भयो। कसरी कसरी रमाइलो भयो भन्नुहोस् न, हामी पनि रमाइलो लिन चाहन्छौँ कि। तपाईँलाई मलाई जस्तो चाहिँ कहाँ हुन्छ, म बिहान उठ्छु। हामी चाहिँ बेलुका उठ्छौँ त नि, हामी पनि बिहानै उठ्छौँ नि 8:30 बजेतिर। त्यतिखेर त हुन्न कि है, बिहानै उठ्छन् है। बिहान म उठेर पानी खान जान्छु, अनि घाँस खान जान्छु, आउँछु, खाना खान्छु, एकछिन बस्छु, अनि अब कोठा जाने बेला भइसक्यो, त्यस्तै हो। पानी लिन चाहिँ कति टाढा जानुपर्छ भूमिका चाहिँ? टाढा छैन, आँगनमा आउँछ पानी, आउन त तै पनि कहिले काहीँ आउँदैन, धारा 5 मिनट 6 मिनट जति हिँडेर जानुपर्छ। एक्सर्साइज चाहिँ टन्नै हुँदो रहेछ होइन, कहिले काहीँ कहिले काहीँ होइन, एक्सर्साइज अब सधैँ हुन्छ। बिहान घाँस काट्न जाने, आउने, अनि त्यसपछि दिउँसो गोठाल जान्छ पौडी खेल्न खोलातिर भनेपछि। आहा, त्यो त फुल्ली एक्सर्साइज भयो यहाँ, त्यो भन्दा बढी त गर्नै पर्दैन। अनि भूमिकाजी, हजुर, घाँस काट्न बिहानै जान्छु भनेर भन्नुभएको छ, मुठामा काट्नुहुन्छ कि उता डोको भरेर लिएर आउनुहुन्छ? ल भन्नुहोस् त, हाम्रो डोकोमा काट्न थाल्यो भने त घाँसै पाउँदैन हौ, डोकोमा काट्ने खालको होइन, डाले घाँस हो। ए, डाले घाँस हो, ल के साले काट्नुहुन्छ कि अरू अरू काट्नुहुन्छ? साले हुनु पर्यो नि सिलिङ्गेमा, सालको चिउरी छ टन्नै है, चिउरीको घाँस त्यस्तो झारेर ल्याउँछौँ, नभए अर्कै जङ्गलतिर खोल्नु जान्छ। चिउरी त अहिले फुल्ने बेला भइरहेछ होइन र, पाक्ने बेला भयो, साउन असार साउनतिर पाक्छ, यो अहिले फलिरहेछ। हजुर हजुर, हाम्रो लागि पनि चाहिन्छ एक दुई डोको। ए हुन्न, एक दुई डोको त धेरै हुन्छ है, एक दुई डालो फुर्सदिन लिएर आउला नि त। चिउरी खाँदा पनि मिठो नै हुन्छ। ए, यता चितवनतिर आउँदा लिएर आइदिनु ल। कति लिएर आइदिनुहुन्छ ल भन्नुहोस् त, घाँस लाउँदा यताउता एक्सर्साइज गरेर मान्छेले एक दुई डालो चाहिँ स्योर लिएर आउनुहुन्छ, मलाई कन्फर्मै भइसक्यो है भूमिकाजी। आशा गर्नुहोस्, भर्दै नपर्नुहोस् है त। हे भगवान्, कहाँ हुन्छ त्यसरी विचार गर्नुभएको? म चितवन आउन नै सक्छु, आउनु आउँछु, प्राय आइरहन्छु, तै पनि म रत्नगरतिर चाहिँ आइपुगेको छैन भन्नासम्म, यस्तै अब आउनु पर्यो नि त सबैतिर, यता रेडियो अर्पणलाई हुन्छ। अब टपिकतिर लागौँ क्यार भूमिकाजी, अब तपाईँ त्यति जाँगरिलो मान्छे, कहिले काहीँ त अल्छी लाग्छ होला नि, कहिले पनि लाग्दैन, जे होस् कहिले काहीँ लाग्न सक्छ, तर किन लाग्छ भनेर बोल्न सक्नुहुन्छ त, कहिले काहीँ हुन्छ नि यस्तो झ्याउला भनेर बोल्न मान्छे नसिकी भने, कहिले एकदम रमाइलो तरिकाले बोलाइने गरिन्छ, कहिले नबोलाइदिए नि हुन्थ्यो, त्यसले फेरि बोल्नु पर्छ भन्ने हुन्छ नि एउटा सुजिताले आफ्नो बानी भनेको। कतिखेर लाग्छ भने फुर्सद, बढी फुर्सदको समयमा बोरिङ फिल हुन्छ नि, कुनै यस्तै समस्याको बेलामा चाहिँ बोरिङ फिल हुन्छ, अल्छी फिल हुन्छ भने अल्छी लाग्छ, नभए त त्यति खासै अल्छी लाग्दैन, अब उकालो उरालो हेरिरहनु पर्छ, हेरिरहनु पर्छ, खै कतिखेर अल्छी हुन्छ अनुभवै हुँदैन है। हजुर, खुसी लाग्यो तपाईँको यो कुराहरू सुन्दा, मलाई पनि एकदम रमाइलो रमाइलो भयो, डाँडै काट्न चाहिँ जाउँ कि जस्तो लागिरहेको छ होइन, अब नजिक भनेको चाहिँ घाँस काट्न, सधैँ घाँस काट्न जान मन लाग्छ त हाम्रो भूमिकाजीलाई, कहिले काहीँ त हे भनेर अल्छी लाग्दैन, आफूलाई पनि भोक लाग्छ नि त, अब अब नपुग्ने हुँदैन नि त, भइ गाई बस्तु भइसक्यो, त्यो त थाहा नि त, हामीले खाएपछि गाई बस्तुलाई पनि दिनुपर्छ, खुवाउनु पर्छ भन्ने त हामीलाई पनि थाहा छ, तर पनि मान्छेमा हुन्छ नि त अल्छीपना, त्यो मान्छे कोही पनि सबै एक्टिभ हुन्छ भन्ने पनि छैन नि होइन र भूमिकाजी, अल्छी लागेको बेलामा पाले गरिरहला जान्छ नि त भाइ, भनेपछि अल्छी त लाग्ने रहेछ नि तपाईँलाई है, जो कोही नै लाग्छ नि हो, मान्छेले सधैँ एक्टिभ भइरहन त कहाँ सकिन्छ र है भूमिकाजी। हजुर हजुर, अल्छी त जसलाई नि लाग्छ होला सायद, मैले अल्छी गरे होइन भूमिकाजी, होइन खासै त्यस्तो अल्छी नै लाग्छ भने फिल चाहिँ भएको छैन भने सही हो कुरा भूमिकाजी। अब कार्यक्रम आउनु भएको छ, कुनै सन्देश? सन्देश छैन, सम्झना चाहिँ छोडिदिनु, हुन्छ ल, सम्झना हुन्छ राख्नु, हजुरहरू दुवैजनाको लागि धन्यवाद, टेक्निसियन राजाको लागि

वेल, हामीसँग अब दुईवटा हिन्दी मुभी सङ्गहरू रहेका छन्। तपाईँको सम्झना सन्देश के छ हामीलाई फोन गर्नुहोस् र भन्नुहोस्, हामी तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउनेछौँ। 0556 63 333 र 0556 63 333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ पनि आउन सक्नुहुन्छ। आजको हाम्रो विषयवस्तुमा रहेर हामी कुरा गर्ने अल्छी किन लाग्छ होइन? अल्छी भएरै अल्छी लाग्छ मलाई चाहिँ एकदम अल्छी लाग्यो भने अल्छी लाग्छ अल्छी भएर अल्छी लाग्छ त किन चाहिँ अल्छी लाग्छ त नि किन लाग्छ किन लाग्छ किन लाग्छ भने अब कसरी भन्ने के आई हेभ नो आइडिया जति बेला नि अल्छीले कसले चाहिँ न्युज कसरी लेखेको छ भन्ने कुरो मलाई थाहा छ नि यहाँ हामी त प्रोग्राममा त फुल्ली मेहनत गरेर आउँछौँ होइन टोटल्ली मेहनत गरेर आउँछौँ ऊ चाहिँ पुरै त्यो न्युजकै स्टाइलमा आउने कि घरि घरि त होइन सुजिता खुल्ला गरेका छौँ 0556 63 333 र 0556 63 333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ पनि आउन सक्नुहुन्छ, आजको टपिकसँग लिएर कुराकानी गर्न सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। प्रोग्राम जस्ट फर इन्जोयमा मेरो मलाई चाहिँ अलिकति अल्छी लाग्यो भने चाहिँ म सुजिताको त्यो सुनकेस्रा कपाल हेर्छु होइन, सँगसँगै रातको त्यो चस्मा हेर्छु अनि मेरो अल्छीपना चाहिँ हराएर जान्छ कि है, कस्तो रमाइलो रातको यो सुनकेस्रा कपाल पनि त्यस्तै राम्रो छ क्या है। ए साँच्चै सुनकेस्रा भनेको के हो रे? गाउँघरमा चाहिँ कहिले भन्छन् होइन, गाउँघरमा चाहिँ कहिले होइन त्यही त गाउँघरमा कहिले भन्छ नि त्यो मैले पढेँ अन्तर सुनकेस्रा अलिकति राम्रो बनाएको अरे भनेर पनि सुनेको छ। वेल फ्रेन्ड, हामी तपाईँसँग रमाइलो कुराकानीको लागि जुटिसकेका छौँ। 0556 63 333 र 0556 63 333 तपाईँको लागि यति बेला पनि प्रोग्राम जस्ट फर इन्जोयमा अर्को एउटा सङ प्ले आउट गर्नुपर्ने बेला भएको छ। नैना रिमिक्स भर्सनमा छ, डेन्जर इसबाट हिमेश रेशिममा रेशमिया र श्रेया घोषालको यो भोकलमा। ओके नैना रे हिमेश रेशमिया श्रेया घोषाल एन्ड राहत फतेह अली खानको भोकलमा डेन्जरस इस्कबाट टाइटल सङ तपाईँको लागि प्ले आउट गऱ्यौँ. प्रोग्राम हो जस्ट फर इन्जोय. अब भने हामी लास्ट लास्टमा आएका छौँ भनेर राजको इसारा पाएको छु. आज हामीसँग प्रत्यक्ष कुराकानीको लागि आउनुभयो सुनिता ढकाल कुम्रुसबाट हुनुहुन्थ्यो, त्यस्तै मकानपुरबाट भूमिका हुनुहुन्थ्यो. उहाँहरूसँग नै के रमाइलो कुराकानी भयो. फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँलाई धेरै धेरै धन्यवाद. रेडियो अर्पण 104.5 मेगाहर सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँले सुनेर साथ दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद. हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेलप्रति पनि विशेष आभार व्यक्त गर्दै अन्तिममा दैरा हो रिमेकसँग तपाईँको लागि प्ले आउट गर्दै आजको लागि जस्ट फर इन्जोयको यो एपिसोडबाट म राजन दिल गुरुङ अनि म सुजिता हमाल छुट्टिन्छौँ. हवस् त नमस्कार. रेडियो अर्पण 104.5 मेगाहर्ट तपाईहरुकै चिर परिचित